तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा, उनकै यादमा भिजेका सिरानीको कुरा। सुनाउँछु मेरो आफ्नै कहानीको कुरा, उनकै यादमा भिजेका सिरानीको कुरा। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांशका मतला सँगसँगै अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी, साथै यो अनलाइन रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार झैँ साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियोको कार्यक्रम गजल संसार। 2069 माघ महिनाको आज 22 गते सोमबार, सदा झैँ आज पनि तपाईँले नै लेखेर प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरेन, र मलाई प्रविधि संवेदनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ, र त्यसको लागि तपाईँले लगइन गर्नुपर्नेछ www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले लगइन गर्नुपर्नेछ www.chisapani.nepal.blogspot.com, www.mohanbihani.blogspot.com, www.esahityasansar.com र थुप्रै ब्लगहरूमा पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमको छुट्टै एउटा पेज रहेको छ जसको नाम रहेको छ गजल संसार। तपाईँले त्यही पेज गजल संसारमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। साथै तपाईँको पनि कुनै गजल छन् भने तपाईँले मेरो इमेल ठेगानामा पठाउन सक्नुहुनेछ। मेरो इमेल ठेगाना रहेको छ drshanti25@gmail.com। हजुर, यही कार्यक्रमको पेज गजल संसारमा पनि तपाईँले पोस्ट गर्न सक्नुहुनेछ तपाईँका गजलहरू। म त्यहाँबाट पनि तपाईँको गजलहरू लिनेछु। यही जानकारी सँगसँगै आज पनि मैले तपाईँले नै कोरेर मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर आएकी छु, र साथसाथै केही साङ्गीतिक आवाजले सजिएको गजलहरू पनि लिएर आएकी छु। गएको हप्ता समय अभावको कारणले गर्दा तपाईँको सबै गजलहरू मैले साभार गर्न सकेको थिइनँ, तर आज तिनै गजलहरू पनि म तपाईँहरूमा साभार गर्नेछु। तपाईँको गजल साभार गर्दै म तपाईँसँग करिब 1 घन्टा रहनेछु, र सदाझै आज पनि तपाईँले मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने यही दृढ सङ्कल्पका साथ आजको यस कार्यक्रमको ढोका मैले अघि नै उगारिसकेकी छु एक गजलको मतला साभार गरेर। जुन गजलको मतला मैले तपाईँहरूमा साभार गरेकी थिएँ त्यो गजलको मतला रहेको छ रोहित राणाजीले लेखेर प्रेषित गर्नुभएको थियो। हजुर, रोहित राणाजीको एक मतला तपाईँहरूमा मैले साभार गरेर सुनाएकी थिएँ। अब म बाँकी गजलहरू साभार गर्नुभन्दा अगाडि तपाईँहरूमा राख्दछु यो एउटा साङ्गीतिक गजल। यो साङ्गीतिक गजल पश्चात म पुनः तपाईँकै गजलहरू लिएर उपस्थित हुनेछु। अहिलेलाई भने तपाईँहरूमा राख्दछु यो एउटा साङ्गीतिक गजल। खै जालमा परेर गई कि परेर गई, खै जालमा परेर गई कि परेर गई, कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई कि मरेर गई, खै जालमा गई की पारेर गई को त्यो मदिरा नयन को त्यो मदिरा नयन को त्यो मदिरा मागे पिलाई दी पिलाई दी चरिले सध्य पानी बिगारेर गई बिचरिले सध्य पानी बिगारेर गई त्यो ईमान को च्यादर ईमान को च्यादर ओढ़े राए को त्यो ईमान को च्यादर ओढ़े राए को त्यो ईमान को च्यादर ईमान को च्यादर आज उसले एतै कतै उतारेर गई आज उसले एतै कतै उतारेर गई उजालो देखी शायद उजालो देखी शायद उजालो देखी शायद डराओ छे होला डराओ छे होला उघारेर गई मध्य रात्मा किन ढोका उघारेर गई कसरी भनु मरे रगई मरे पारेर गई यता औँसी हुँदा उता टल्किएछ जस्तो, मुटु छाडी अन्त कतै ढल्किएछ जस्तो, यता औँसी हुँदा उता टल्किएछ जस्तो, मुटु छाडी अन्त कतै ढल्किएछ जस्तो। सम्हाल्ने प्रयासमा छु आफ्नो मनलाई, सम्हाल्ने प्रयासमा छु आफ्नो मनलाई, रोक्दा रोक्दै लाग्छ आँसु छल्किएछ जस्तो, यता औँसी हुँदा उता टल्किएछ जस्तो। थाकिसके जलिसके प्रवासमा म त, थाकिसके जलिसके प्रवासमा म त, निभाउँदा लाग्छ मुटु सल्किएछ जस्तो, यता औँसी हुँदा उता टल्किएछ जस्तो। आँखा पनि हारिसके प्रतीक्षामा तिम्रो, आँखा पनि हारिसके प्रतीक्षामा तिम्रो, कुर्दा कुर्दै लाग्छ मन बल्किएछ जस्तो, यता औँसी हुँदा उता टल्किएछ जस्तो। शब्द शब्द बोल्दा तिखो बाँडा हान्छौ किन, शब्द शब्द बोल्दा तिखो बाँडा हान्छौ किन, दिँदा दिँदै चोट पनि पल्किएछ जस्तो, यता औँसी हुँदा उता टल्किएछ जस्तो, मुटु छाडी अन्त कतै ढल्किएछ जस्तो। पुनः स्वागत गर्दछु यो साङ्गीतिक गजल पश्चात। मैले भर्खरै साभार गरेको गजल थियो बसु श्रेष्ठजीको हजुर, साहित्य अनुरागी बसु श्रेष्ठजीको स्थायी ठेगाना रहेको छ भैरवा रूपन्देही भने, उहाँ हाल इजरायलमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा बसुजीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईँहरू माझ उठाउन चाहन्छु अर्को एउटा गजल, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ योगेन ढोलीजीले। भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, सँगै बाँच्ने मर्ने साथ नछोडियोस् जुनीभरि, भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, सँगै बाँच्ने मर्ने साथ नछोडियोस् जुनीभरि, सम्बन्ध यो अटुट रहोस् ढाँटिएर नजानु है, सम्बन्ध यो अटुट रहोस् ढाँटिएर नजानु है, छुटा हुने सीमा रेखा नकोरियोस् जुनीभरि, भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, बाटो कतै बिराएर नछोड्नु है दो बाटोमा, बाटो कतै बिराएर नछोड्नु है दो बाटोमा, साथै बढ्ने कदम कतै नमोडियोस् जुनीभरि, भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, घना जङ्गल खोली किनार पार गरौँ दुःख सुख, घना जङ्गल खोली किनार पार गरौँ दुःख सुख, लक्ष्य चुम्ने अथक यात्रा नरोकियोस् जुनीभरि, भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, जाली झेली अघि बढ्दै चुडाउन खोजे पनि, जाली झेली अघि बढ्दै चुडाउन खोजे पनि, कसौँ गाठो मायाको यो नचुडियोस् जुनीभरि, भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि, सँगै बाँच्ने मर्ने साथ नछुडियोस् जुनीभरि। हजुर, यो मैले भर्खरै साभार गरेको गजल रहेको थियो साहित्य अनुरागी योगेन ढोलीजीको, योगेन ढोलीजीको स्थायी ठेगाना रहेको छ बौद्ध। हजुर, उहाँले यो गजल पनि काठमाडौँ बौद्धदेखि नै लेखेर प्रेषित गर्नुभएको थियो। यति सुन्दर मायालु गजल लेखेर प्रेषित गर्नुभएकोमा ढोलीजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै गरी म तपाईँहरूमा फेरि पनि अर्को एउटा गजल साभार गरेर सुनाउने छु, जुन गजलमा यसरी भनिएको छ तस्बिर बोलिदिए। हजुर, तस्बिर बोलिदिए गजल तपाईँहरूमा म साभार गरेर सुनाउने छु। थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, हुने नै थिएन बिछोडा हाम्रो तकदिर बोलिदिए, थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, हुने नै थिएन बिछोडा हाम्रो तकदिर बोलिदिए, कमाए के र पीडाको रास जीवनभरिमा, कमाए के र पीडाको रास जीवनभरिमा, दिनकै रुँदा देखेर हातका लकिर बोलिदिए, थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, चलायो बाँड नजरको हेर घाइते तुल्यायो, चलायो बाँड नजरको हेर घाइते तुल्यायो, घोपिनुभन्दा मुटुमा पहिले त्योतिर बोलिदिए, थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, उमर्ने बेला खुवाएको बाचा पुरानै भएन, उमर्ने बेला खुवाएको बाचा पुरानै भएन, त्यो बाचा कस्तो उठेर मृत शरीर बोलिदिए, थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, मानव हुँ म देउता मानी पत्थर पूजा थिए, मानव हुँ म देउता मानि पत्थर पूजा थिएँ, निर्दोष किन मर्थे र दैव आखिर बोलिदिए, थिएन रुने मायालु तिम्रो तस्बिर बोलिदिए, हुने नै थिएन बिछोडा हाम्रो तकदिर बोलिदिए। हजुर, यो गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी कृष्ण मानव खड्काजीले। उहाँको स्थायी ठेगाना रहेको छ सानो श्री 3 बर्दिया। हजुर, कृष्णजीको यो झ्याउरे लयमा कोरिएको यो गजल भने साँच्चै नै राम्रो बनेको छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कृष्णजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईँहरूमाझ राख्न चाहन्छु यो एउटा साङ्गीतिक गजल। यो साङ्गीतिक गजल पश्चात पुनः तपाईँहरूकै गजल लिएर उपस्थित हुनेछु। अहिलेलाई भने सुन्नुहोस् यो एउटा साङ्गीतिक गजल। पिए तर थोरै पिए आज हाँसो खुल्न सके नयाँ रोरै पिए आज पिउन त पिए तर थोरै पिए आज हाँसो खुल्न सके नयाँ रोरै पिए आज आँखाभित्र अडिएका आँसु झार्दै आफ्नै आँखाभित्र अडिएका आँसु झार्दै आफ्नै चाउरिएको अनुहार धोरै पिए आज पिउन त पिए तर थोरै पिए आज अह तिम्रो यादले त हुँदै हैन सत्य अह तिम्रो यादले त हुँदै हैन सत्य आफ्नै मेरो बेग्लै पीडा थोरै पिए आज पिउन त पिए तर थोरै पिए आज आजाद यो जिन्दगीको साथ छुटेपछि आजाद यो जिन्दगीको साथ छुटेपछि खोया बिर्के बोतल ती जोरै पिए आज पिउन त पिए तर थोरै पिए आज नौलो कथा नभए नि शराबमा रम्नु नौलो कथा नभए नि शराबमा रम्नु मुटुभित्र अत्याचार भोरै पिए आज पिउन त पिए तर थोरै पिए आज हाँसो खुल्न सके नयाँ रोरै पिए आज हजुर यो साङ्गीतिक गजल पश्चात मैले साबर गरेको गजल थियो रोशन खड्काजीको गजल साहित्य अनुरागी रोशन खड्काजीको स्थायी ठेगाना रहेको छ सहरे 8 दोलखा भने उहाँ हाल मलेसियामा कार्यरत हुनुहुन्छ उहाँको यस गजलमा साँच्चै नै मैले नयाँ काफिया भेटाएकी छु थोरै रोरै धोरै थ्योरै जोरै र भोरै भने यी काफियाहरू उहाँको गजलमा मैले नयाँ पाएँ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा खड्काजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र यही गजल सँगसँगै म फेरि पनि तपाईँहरूमा अर्को एउटा गजल साभार गर्नेछु दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा हाँस्दा हाँस्दै मनहरू हुन्छ तिम्रो सम्झनामा दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा हाँस्दा हाँस्दै मनहरू हुन्छ तिम्रो सम्झनामा यो मुटुमा तिम्रै माया बोकी हिँड्ने गर्छु यो मुटुमा तिम्रै माया बोकी हिँड्ने गर्छु मनले धेरै सपना बुन्छ तिम्रै सम्झनामा दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा दूरी टाढा भए पनि घुम्छौ मेरै वरिपरि दूरी टाढा भए पनि घुम्छौ मेरै वरिपरि मेरै दिलले बोली सुन्छ तिम्रै सम्झनामा दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा तिमीलाई खुसी बनाउन रुन्न भन्छु तर तिमलाई खुसी बनाउन रुन्न भन्छु तर झरी आँसु मुख धुन्छ तिम्रै सम्झनामा दुई आँखा बन्द हुन्छ तिम्रै सम्झनामा माया लुत्यो बोली सधैँ पाइरहँ तिमीबाट माया लुत्यो बोली सधैँ पाइरहँ तिमीबाट झर्क्यो भने मुटु छुन्छ तिम्रै सम्झनामा दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा हाँस्दा हाँस्दै मनहरू हुन्छ तिम्रो सम्झनामा राजु चालिसे बिछोडजीको गजल यहाँहरूमाज मैले भर्खरै साफार गरेर सुनाएकी थिएँ कपिल वस्तु भलवड 8 भर्तापुर उहाँको स्थायी ठेगाना रहेको छ भने उहाँ हाल दुबईमा कार्यरत हुनुहुन्छ यस्तै गरी अर्को एउटा गजल तपाईँहरूमा साफार गरेर सुनाउन चाहन्छु जुन गजल नारीप्रतिको सद्भाव पोखिएको छ यसमा जुन गजल लेखेर प्रेषित गर्नुभएको छ महेन्द्र प्रसाद पोखरेलजीले हजुर महेन्द्र प्रसाद पोखरेलजीले दुई शब्द यहाँ यसरी लेख्नुभएको छ म नारीप्रति सद्भाव माया श्रद्धा प्रकट गर्ने व्यक्ति हुँ नारीका हजार रूप हुन्छन् मेरी प्रिया पनि नारी हुन् अनि मेरी माता पनि मेरी दिदी अनि मेरा अरू फ्यामिली मेम्बरहरू सबै नारी हुन् नारीको सम्मानमा एक गजल प्रस्तुत गर्दैछु स्वीकार्नुहोला भनेर उहाँले यसरी लेख्नुभएको छ आँचलमा ममताको लाखौँ भारी लुकेका छन् आफ्नो पराई सोची सम्झी नजरहरू झुकेका छन् आँचलमा ममताको लाखौँ भारी लुकेका छन् आफ्नो पराई सोची सम्झी नजरहरू झुकेका छन् दासी बनी पुरुषको सेवा पनि गरेकै हो दासी बनी पुरुषको सेवा पनि गरेकै हो तिमी बाटै संसारमा माया मोह पुगेका छन् आँचलमा ममताको लाखौँ भारी लुकेका छन् तिमी बिना संसारमा सृष्टि कहाँ सम्भव छ र तिमी बिना संसारमा सृष्टि कहाँ सम्भव छ र आज तिम्रो सद्भावमा सबै मान्छे चुकेका छन् आँचलमा ममताको लाखौँ भारी लुकेका छन् तिमीलाई लुची लुची दानवहरू मौलाएका तिमीलाई लुची लुची दानवहरू मौलाएका नारीहरू यिनकै सेवा गरी गरी सुकेका छन् आँचलमा ममताको लाखौँ भारी लुकेका छन् शासनदेखि सत्तासम्म रक्षक नै भक्षक भाछन्। शासनदेखि सत्तासम्म रक्षक नै भक्षक भाछन्। नारी हक भन्नेहरू बिना अर्थ भुकेका छन्। आँचलमा ममताको लाखौँ भारी लुकेका छन्। चेलीबेटी देखेपछि जिब्रो चाट्ने सबैदेखि पुलिस चौकी सिङ्गो शासन मनहरूले थुकेका छन्। आँचलमा ममताको लाखौँ भारी लुकेका छन्। आफ्नो पराई सोची सम्झी नजरहरू झुकेका छन्। साहित्य अनुरागी महेन्द्र प्रसाद पोखरेलजीले लेखेर प्रेषित गर्नुभएको यो गजल साँच्चै नै राम्रो बनेको छ। उहाँको स्थायी ठेगाना रहेको छ ललितपुर 4 इमाडोल भने हाल उहाँ कतारमा कार्यरत हुनुहुन्छ। यस्तै गरी तपाईँहरूमा तपाईँहरूले नै लेखेर प्रेषित गर्नुभएका तपाईँहरूकै गजलहरू म साभार गर्दै जानेछु। अहिलेलाई भने तपाईँहरूमा राख्दछु यो एउटा साङ्गीतिक गजल। यो गजल पश्चात पुनः तपाईँकै गजल लिएर आउने नै छु। सारे तिमी रिसाउनु आफ्नै कहानीको कुरा उनकै यादमा भिजेका सिरानीको कुरा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा उनकै यादमा भिजेका सिरानीको कुरा कोल्टे फेर्दै बित्छन् हरेक मेरा रातहरू कोल्टे फेर्दै बित्छन् हरेक मेरा रातहरू उनलाई भने साँचेका जवानीको कुरा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा पर्खी बसेछु छिट्टै भेट्ने बाचा छ हाम्रो पर्खी बसेछु छिट्टै भेट्ने बाचा छ हाम्रो त्यही बाचा कसम प्रेम निशानीको कुरा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा उनी रानी म उनको राजा बनेर सबलाई उनी रानी म उनको राजा बनेर सबलाई देखाउनु छ हाम्रो प्रेम राजधानीको कुरा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा तिम्रै हुमा भन्छन् अङ्गालोमा बाँधिएर तिम्रै हुमा भन्छन् अङ्गालोमा बाँधिएर जति गरे नि कम हुन्छ सान्नानीको कुरा सुनाउँछु मेरो आफ्नै कहानीको कुरा उनकै यादमा भिजेका सिरानीको कुरा हजुर पुनः स्वागत गर्दछु यो साङ्गीतिक गजल पश्चात मैले भर्खरै साभार गरेको गजल थियो रोहित राणाजीको गजल हजुर साहित्य अनुरागी रोहित राणाजीको स्थायी ठेगाना रहेको छ बुटवल 13 रूपन्देही भने हाल उहाँ काबुल अफगानिस्तानमा कार्यरत हुनुहुन्छ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा रोहितजीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु रोहितजीको गजल सँगसँगै फेरि पनि म अर्को एउटा गजल उठाउन चाहन्छु जुन गजलमा पोखिएको छ एक परदेशीको पीडा परदेशीको दुःख व्यथा दुनियाँलाई बताऊ के तिमी छैनौ साथ मेरो रोएर नै रमाऊ के परदेशीको दुःख व्यथा दुनियाँलाई बताऊ के तिमी छैनौ साथ मेरो रोएर नै रमाऊ के खुसी दिन तिमीलाई बिछोड भए वियोगमा खुसी दिन तिमीलाई बिछोड भए वियोगमा जल्यो मुटु भित्रभित्रै बाँकी के छ जलाऊ के परदेशीको दुःख व्यथा दुनियाँलाई सुनाऊ के हुनेलाई त आयो तिज अनि दसैँ तिहार पनि हुनेलाई त आयो तिज अनि दसैँ तिहार पनि तिमी बिना एकान्तमा खुसियाली मनाऊ के परदेशीको दुःख व्यथा दुनियाँलाई बताऊ के आफ्नै पनि पराई हुन्छ बिरानो यो मुलुकमा आफ्नै पनि पराई हुन्छ बिरानो यो मुलुकमा आफ्नै मान्छे ठानी यहाँ कसैलाई सताऊ के परदेशीको दुःख व्यथा दुनियाँलाई बताऊ के पीर व्यथा अङ्गालेर बाँचिरहेछु यो जिन्दगी पीर व्यथा अङ्गालेर बाँचिरहेछु यो जिन्दगी विवशको आत्मकथा हरेकलाई जनाऊ के परदेशीको दुःख व्यथा दुनियाँलाई बताऊ के तिमी छैनौ साथ मेरो रोएर नै मनाऊ के हजुर यो गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी पवन जिएमजीले उहाँको स्थायी ठेगाना रहेको छ हाडहाडे गुल्मी हजुर यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा पवनजीप्रति पनि म हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु यस्तै गरी मेरो हातमा अर्को एउटा गजल परेको छ जुन गजल लेखेर प्रेषित गर्नुभएको छ शीतलपूर्णजीले शीतलपूर्ण एसपी माथवर उहाँको फेसबुकको नाम रहेको छ भने उहाँको स्थायी ठेगाना रहेको छ दाङ देउखुरी गङ्गा प्रसपुर एक शीतलताको बस्ती भनेर उहाँले लेख्नुभएको छ उहाँ हाल दोहा कतारमा कार्यरत हुनुहुन्छ उहाँले यस कार्यक्रममा यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा शीतलजीप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु शीतलजीको गजल पश्चातमा तपाईँहरू मास फेरि पनि अर्को एउटा साङ्गीतिक गजल जोड्नेछु अहिलेलाई भने म साभार गर्न गइरहेकी छु शीतल पूर्णजीको यो गजल काठिएको मुटु सेक्ने गोली देऊ न विदेशमा मेहनत बराबर मोल देऊ न विदेशमा काठिएको मुटु सेक्ने गोल देऊ न विदेशमा मेहिने त बराबर मोल देऊ न विदेशमा झझल्कोले पोल्छ छाती घर सम्झदा रात दिन झझल्कोले पोल्छ छाती घर सम्झदा रात दिन एकै छाका भनी सिन्की झोल देऊ न विदेशमा कठिएको मुटु सेक्ने गोल देऊ न विदेशमा विदेशमा कति सुन्नु ताई तुईका गीतहरू विदेशमा कति सुन्नु ताई तुईका गीतहरू मादलुको आफ्नै भाका बोल देऊ न विदेशमा काठिएको मुटु सेक्ने गोल देऊ न विदेशमा दुशासन अन्त्य गर्छ एक महानायकले दुशासन अन्त्य गर्छ एक महानायकले नायकको जस्तै फिल्मी रोल देऊ न विदेशमा काठिएको मुटु सेक्ने गोल देऊ न विदेशमा। सुन्नुभयो एसपीको राम कहानी विदेशको, सुन्नुभयो एसपीको राम कहानी विदेशको, तिमीले नि मनका कुरा खोल देऊ न विदेशमा, काठिएको मुटु सेक्ने गोल देऊ न विदेशमा, मेहिने त बराबर मोल देऊ न विदेशमा। मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। जथाभावी प्रयोग हुन्छ बल सहरमा, व्यवस्थित नै भएको छैन ढल सहरमा। जथाभावी प्रयोग हुन्छ बल सहरमा, व्यवस्थित नै भएको छैन ढल सहरमा। मिलिजुली बस्दैनन् चेतनाको कमीले, मिलिजुली बस्दैनन् चेतनाको कमीले। दिनहुँ दिन हुने गर्छ हलचल सहरमा, जथाभावी प्रयोग हुन्छ बल सहरमा। भाइ भाइमा अझ पनि युद्ध हुँदाखेरि, भाइ भाइमा अझ पनि युद्ध हुँदाखेरि। बगिरहन्छ रगतको भल सहरमा, जथाभावी प्रयोग हुन्छ बल सहरमा। महँगीले आकाश छुँदा रोजगार छैन देशमा, महँगीले आकाश छुँदा रोजगार छैन देशमा। पेट भरि पिउनु छैन जल सहरमा, जथाभावी प्रयोग हुन्छ बल सहरमा। दिनभरि मरिमेटी पसिना बगाए नि, दिनभरि मरिमेटी पसिना बगाए नि। पाइँदैन मेहनतको फल सहरमा, जथाभावी प्रयोग हुन्छ बल सहरमा। व्यवस्थित छैन भएको ढल सहरमा। हजुर, पुनः स्वागत गर्दछु। यो मिठो साङ्गीतिक गजल पश्चात मैले साभार गरेको गजल थियो साहित्य अनुरागी निश्चल प्रेमी कान्छाजीको गजल। उहाँको स्थायी ठेगाना रहेको छ खरज्याङ नौ गुल्मी भने, उहाँ हाल मुम्बई भारतमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा निश्चलजीप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी मेरो हातमा फेरि पनि अर्को एउटा गजल रहेको छ, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ भानु विष्टजीले। भानु विष्टजीको गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् र उहाँले भन्नुभएको छ, म यस्तो हुँ उस्तो हुँ, हेरौँ है त उहाँ कस्तो हुनुहुँदो रहेछ। भन्छु समयले ढलाएको मान्छे हुँ म, मेरै आफन्तले गलाएको मान्छे हुँ म। भन्छु समयले ढलाएको मान्छे हुँ म, मेरै आफन्तले गलाएको मान्छे हुँ म। उनी पनि उस्तै जाली रहिछन् साथी, उनी पनि उस्तै जाली रहिछन् साथी। हो पश्चातापले जलाएको मान्छे हुँ म, भन्छु समयले ढलाएको मान्छे हुँ म। न सुख छ न शान्ति कस्तो भाग्य हो, न सुख छ न शान्ति कस्तो भाग्य हो। म त जिन्दगीले डलाएको मान्छे हुँ म, भन्छु समयले ढलाएको मान्छे हुँ म। केर्दैछु पानामा जाने जति साहित्यमा, केर्दैछु पानामा जाने जति साहित्यमा। नभन्नु नि नाम चलाएको मान्छे हुँ म, भन्छु समयले ढलाएको मान्छे हुँ म, मेरै आफन्तले गलाएको मान्छे हुँ म। भानु विष्टजीको यति सुन्दर गजलको लागि उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साहित्य अनुरागी विष्टजीको स्थायी ठेगाना रहेको छ सुखण्ड कैलाली नेपाल। हजुर, सुखण्ड कैलाली नेपाल भनेर उहाँ लेख्नुभएको छ उहाँको स्थायी ठेगाना। यस्तै गरी तपाईँहरूमा म फेरि पनि एउटा साङ्गीतिक गजल राख्न चाहन्छु। यो साङ्गीतिक गजल पश्चात म फेरि पनि तपाईँकै गजल साभार गर्नेछु। कालले छोयो, अब दुवै गाला चौरी परे, आयु पनि सकियो कि सबै छाला चौरी परे, बुढेसकालले छोयो अब दुवै गाला चौरी परे, आयु पनि सकियो कि सबै छाला चौरी परे, सम्झनालाई गाह्रो भयो स्मरण शक्ति हराएर, सम्झनालाई गाह्रो भयो स्मरण शक्ति हराएर, विस्मृतिले गर्दाखेरि जिउका छाला चौरी परे, बुढेसकालले छोयो अब दुवै गाला चौरी परे, आँखाभरि नाचे पनि विगतका ती मिठा क्षण, आँखाभरि नाचे पनि विगतका ती मिठा क्षण, एकादेशको कथा हुँदै प्रीतका माला चौरी परे, बुढेसकालले छोयो अब दुवै गाला चौरी परे, अँधेरीले ढाक्दै गयो धप्प बल्ने रोशनीलाई, अँधेरीले ढाक्दै गयो धप्प बल्ने रोशनीलाई, सकिएछ तेल क्यारे दीपका पाला चौरी परे, बुढेसकालले छोयो अब दुवै गाला चौरी परे, समय र प्रकृतिको अलौकिक यो रीत कस्तो, समय र प्रकृतिको अलौकिक यो रीत कस्तो, बेला आएपछि आफै धानका बाला चौरी परे, बुढेसकालले चोयो अब दुवै गाला चौरी परे, आयु पनि सकियो कि सबै छाला चौरी परे। हजुर, यो साङ्गीतिक गजल पश्चात मैले साभार गरेको गजल थियो कोमल भट्टाजीको गजल। साहित्य अनुरागी कोमलजीको स्थायी ठेगाना रहेको छ पुरानो नयका काठमाडौँ, भने हाल उहाँ न्युयोर्क अमेरिकामा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमलजीप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो कोमलजीको गजल सँगसँगै म अर्को गजल उठाउँदछु, जुन गजलका शब्द शेरहरू यस प्रकार रहेको छ। आकाश पाताल तिम्रै भएको छ, स्वर्गको आँचल तिम्रै भएको छ, आकाश पाताल तिम्रै भएको छ, स्वर्गको आँचल तिम्रै भएको छ, यो मुटुमा स्पर्श गरेर भन्दैछु, यो मुटुमा स्पर्श गरेर भन्दैछु, मायाको पसल तिम्रै भएको छ, आकाश पाताल तिम्रै भएको छ, धरतीमा प्रेमको बरसात बर्साउने, धरतीमा प्रेमको बरसात बर्साउने, त्यो कालो बादल तिम्रै भएको छ, आकाश पाताल तिम्रै भएको छ, चाहे अहम कहीँ किन नहोस् त्यो, चाहे अहम कहीँ किन नहोस् त्यो, विशाल महल तिम्रै भएको छ, आकाश पाताल तिम्रै भएको छ, अतीत बल्झिँदा लेखिएको आज, अतीत बल्झिँदा लेखिएको आज, अभागी गजल तिम्रै भएको छ, आकाश पाताल तिम्रै भएको छ, स्वर्गको आँचल तिम्रै भएको छ। यो मक्ता रहित गजल लेखेर प्रेषित गर्नुभएको थियो अभागी मुकेश रेउलेजीले। साहित्य अनुरागी रेउलेजीको स्थायी ठेगाना रहेको छ बलिया 8 बुरुवा। अभागीजीको यो गजल सँगसँगै तपाईँहरूमा फेरि पनि म अर्को एउटा गजल राख्न चाहन्छु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी जेन तमुजीले। उहाँको गजलांश शब्द लहरीहरू यस प्रकार रहेको छ। गजलकार आन्दोलन गर्दैछन्, सरकारलाई सम्बोधन गर्दैछन्, गजलकार आन्दोलन गर्दैछन्, सरकारलाई सम्बोधन गर्दैछन्, संविधानको खाका कोर्न नेताज्यू, संविधानको खाका कोर्न नेताज्यू, बानेश्वरमा भनाभन गर्दैछन्, गजलकार आन्दोलन गर्दैछन्, थमाएर उगई सारा यौवन, थमाएर उगई सारा यौवन, तर प्रेमीले खै दोमन गर्दैछन्, गजलकार आन्दोलन गर्दैछन्, काठमाडौँका डेरावाला कठैलौ, काठमाडौँका डेरावाला कठैलौ, पानीका भाँडा टनाटन गर्दैछन्, सरकार आन्दोलन गर्दैछन्, बन्दुक रोक बरु बोक कलम, बन्दुक रोक बरु बोक कलम, मैले सम्झाएँ अझै झन गर्दैछन्, गजलकार आन्दोलन गर्दैछन्, सरकारलाई सम्बोधन गर्दैछन्। साहित्य अनुरागी जेन तमुजीको गजल मैले भर्खरै तपाईँहरूमा साभार गरेर सुनाएँ। उहाँको स्थायी ठेगाना रहेको छ धादिङ, भने हाल उहाँ काठमाडौँमा बस्दै आइरहनु भएको छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा जेन तमुजीप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। प्रिय साहित्य अनुरागीहरूमा म एउटा के भन्न चाहन्छु भने, तपाईँहरूको गजल साँच्चै नै राम्रो बनेको छ, तर गजल लेख्दाखेरि तपाईँहरूले अनुप्रास मिलाएर लेख्नुहोला, गजल बहरमा लेख्नुहोला, किनभने कुनै शब्द छोटो र कुनै शब्द लामो भएको हुँदा गजल साभार गर्न अलि नमिठो हुने हुँदा मैले आज तपाईँहरूमा यस्तो भन्न पुगेँ। यही जानकारी सँगसँगै म तपाईँहरूमाझ फेरि पनि अर्को एउटा गजल राख्न चाहन्छु, र जुन गजल पश्चात म तपाईँहरूमाझ भने अर्को एउटा साङ्गीतिक गजल जोड्नेछु। हुरी अनि बतासको अर्थ फरक फरक, विकास र विनाशको अर्थ फरक फरक, पुरी अनि बतासको अर्थ फरक फरक, विकास र विनाशको अर्थ फरक फरक। छाती थाप्छे आमा प्यारी हात दिन्छन् बाबा, छाती थाप्छे आमा प्यारी हात दिन्छन् बाबा। धरती अनि आकाशको अर्थ फरक फरक। मनमै हुन्छ कठोर कालो, मनमै हुन्छ सेतो, मनमै हुन्छ कठोर कालो, मनमै हुन्छ सेतो। शङ्का अनि विश्वासको अर्थ फरक फरक, पुरी अनि बतासको अर्थ फरक फरक। घाम उही जुन उही ताप्छ दुनियाँले, घाम उही जुन उही ताप्छ दुनियाँले। घर बास र प्रवासको अर्थ फरक फरक, पुरी अनि बतासको अर्थ फरक फरक। रुने पनि त्यही मुटु हो, हाँस्ने पनि त्यही, रुने पनि त्यही मुटु हो, हाँस्ने पनि त्यही। दुःख अनि उल्लासको अर्थ फरक फरक, पुरी अनि बतासको अर्थ फरक फरक। विकास र विनाशको अर्थ फरक फरक। धेरैजना लेखेर प्रेषित गर्नुभएको छ सृजन श्री, साहित्य अनुरागी सृजनजीले भने उहाँको स्थायी ठेगाना रहेको छ कृषानपुर 2 बानी ब्याङ्क, र हाल उहाँ मलेसियामा कार्यरत हुनुहुन्छ। श्रोता, अब भने म तपाईँहरू माझ राख्दछु एउटा साङ्गीतिक गजल, यो गजल पश्चात म पुनः आउनेछु। अलिकति नजर तिम्रो झुकाएर आओ, अलिकति नजर तिम्रो झुकाएर आओ। बादल जस्तो कालो केश बगने सागर सुकाएर आओ, तिमी सँगै बगने सागर जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन, लगनको गाँठो टुट्यो अब बाँचिँदैन। जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन, लगनको गाँठो टुट्यो अब बाँचिँदैन। आगनीको डोलीसँगै मेरा सपनाको, आगनीको डोलीसँगै मेरा सपनाको। रङ्गमञ्च सारा उठ्यो अब बाँचिँदैन, जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन। बिचारीको सिउँदोमा रातो रङ्गभरि, बिचारीको सिउँदोमा रातो रङ्गभरि, निर्दयीले खुसी लुट्यो अब बाँचिँदैन। जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन। सुरु भयो बिग्रन सध्य बानी मेरो, सुरु भयो बिग्रन सध्य बानी मेरो, बोतलमा नाता जुट्यो अब बाँचिँदैन। जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन। गाह्रो भयो सम्हालिन बिछोडाले गर्दा, गाह्रो भयो सम्हालिन बिछोडाले गर्दा, नयनमा भेल फुट्यो अब बाँचिँदैन। जिन्दगीको साथी छुट्यो अब बाँचिँदैन। लगनको गाँठो टुट्यो अब बाँचिँदैन। यो मिठो साङ्गीतिक गजल पश्चात मैले साभार गरेको गजल थियो साहित्य अनुरागी रोशन खड्काजीको गजल। उहाँको स्थायी ठेगाना रहेको छ सहरे 8 दोलखा भने, हाल उहाँ मलेसियामा कार्यरत हुनुहुन्छ। उहाँको गजल मैले अघि नै पनि तपाईँहरूमा एउटा साभार गरेर सुनाइसकेकी छु। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा रोशनजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। श्रोता, मलाई तपाईँको यस्तै सुन्दर सुन्दर गजलहरू साभार गर्दै बस्ने मन हुँदाहुँदै पनि मलाई प्रविधि मित्रले समय सकिसकेको सङ्केत गरिसक्नु भएको छ। त्यसै कारणले नचाहँदा नचाहँदै पनि तपाईँहरूबाट म छुटेर जानै पर्छ। त्यसै कारणले आउने सोमबार म पुनः तपाईँहरूमा तपाईँकै गजलहरू लिएर उपस्थित हुने नै छु। अहिलेलाई पनि तपाईँहरूमा के भन्न चाहन्छु भने, तपाईँका पनि यस्तै सुन्दर सुन्दर गजलहरू छन् भने लेखेर मेरो मेल ठेगाना dearshanti25@gmail.com लेखेर प्रेषित गर्नुहोला। यदि तपाईँहरूसँग म फेसबुकमा साथी भएको छु भने मेरो इनबक्समा पनि तपाईँहरूले लेखेर पठाउन सक्नुहुनेछ। साथै एक पेज रहेको छ जुन पेजको नाम रहेको छ गजल संसार, तपाईँहरूले त्यस पेजमा पनि गएर आफ्नो गजलहरू पोस्ट गर्न सक्नुहुनेछ। म त्यहाँबाट पनि तपाईँका गजलहरू लिनेछु। यति भन्दै तपाईँहरूलाई यस कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँहरूले लगन गर्नुहोस् www.esaitesansarblogspot.com, www.mohanbihaniblogspot.com, www.chisapaninepalblogspot.com र एक छुट्टै पेज रहेको छ गजल संसार, त्यस पेजमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यही जानकारी सँगसँगै अब भने मैले तपाईँहरूसँग बिदाईको हात हल्लाउनै पर्छ। त्यसकारण अर्को सोमबार पुनः आउने बाचासहित म यस कार्यक्रम सञ्चालिका शान्ति पाखरेन र प्रविधि मित्र उद्धव तामाङ हामी यो मिठो साङ्गीतिक गजल छोड्दै बिदा हुन चाहन्छौँ। नमस्कार, शुभ सन्ध्या। धड़कन बंद भई दिन्छ। सुगंधा भैदी